नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभर एकैसाथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। आज माता तीर्थ औँसी अर्थात आमाको मुख्य दिन आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशीर्वाद लिएर माता तीर्थ औँसी मनाइँदै धर्म परिवर्तनका लागि अरबौं रुपियाँ मुलुकमा भित्रिएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा संसदमा छलफल चलाउन माग। राष्ट्रिय सम्मेलन नसिकिँदै गर्दा एमावती रौतहत दुई चिरामा विभक्त। भारत प्रशासित काश्मीरबाट 500 भन्दा बढी युवालाई पक्राउ। सामाजिक सञ्जालमा सरकार विरूद्ध टिप्पणी गरेकाले युवालाई पक्राउ गरी स्थानीय बासिन्दाको आरोप। र नेपाल क्रिकेट संघद्वारा पूर्वोदय संघको सम्झौता 3 महिनाका लागि नवीकरण। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। आज माता तीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशीर्वाद लिएर माता तीर्थ औँसी मनाइँदैछ। बिहानै उठी नुहाई धुवाई गरी आफ्नै आमालाई उपहार दिई तथा मिष्टान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्दछन्। दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौँ थानकोट नजिकैको माता तीर्थमा मेला लागेको छ। बिहान सबैदेखि माता तीर्थ कुण्डमा स्नान गर्नेहरूको भीड़ लागेको छ। आमाको लागि मिठा परिकार किन्नेहरूको मिठाई पसलहरूमा भीड़ लागिरहेको छ। घरबाट टाढा रहेकाहरू आमाको मुख हेर्नका लागि घर पुगेका छन्। घर जान नपाएकाहरूले भने टेलिफोन गरेर आमालाई सम्झेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनका लागि अरबौं रूपियाँ मुलुकमा भित्रिएको भन्दै संसदमा छलफल चलाउन माग गर्नुभएको छ। आज व्यवस्थापिका संसदको विशेष समयमा अध्यक्ष थापाले सुङ्गो गाउँ र लाखौं नागरिकलाई धर्म परिवर्तन गराउन अरबौं रूपियाँ मुलुकमा भित्रिएको दावी गर्नुभयो। योजनाबद्ध र संगठित रूपमा धर्म परिवर्तन गराएको भन्दै थापाले अन्तरिम व्यवस्था गरेर भए पनि धर्म परिवर्तन र गाईको हत्या रोक्न माग गर्नुभयो। त्यस्तै कंग्रेस सभासद ईश्वरी नेउपानेले तराईका आगलागी पीड़ितलाई सरकारले राहत उपलब्ध नगराएको बताउनुभयो। उहाँले कैलालीको नदी कटान नियन्त्रण गर्न तथा ज्येष्ठ नागरिकको धरनामा संवेदनशील बन्न सरकारलाई आग्रह गर्नुभयो। एमाले सभासद हरि उप्रेतीले उखु किसानले उचित मूल्य नपाएको कारण हजारौंको रोजगारी गुम्ने अवस्था आएको भन्दै सरकारले तत्काल मूल्य निर्धारण गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो। मधेसी जनाधिकार फोरम नेपालका वीरेन्द्र महतोले सर्वोच्च अदालतमा पर्याप्त स्रोत साधन भए पनि किन रिक्त रहेका पदमा न्यायाधीश नियुक्त नभएको भन्दै प्रश्न उठाउनुभयो। राष्ट्रिय सम्मेलन नचिकिँदै गर्दा एमावती रौतहट दुई चिरामा विभक्त भएको छ। विवादले चर्को रूप लिँदा प्रचण्ड र बाबुराम पक्षीधरले आज अलग अलग ठाउँमा जिल्ला सम्मेलन आयोजना गरेका छन्। बाबुराम पक्षीले जिल्लाको धरहरी गाविस र प्रचण्ड पक्षीले गेडहिडी गुठी गाविसमा जिल्ला सम्मेलन आयोजना गरेको एमावतीका जिल्ला स्तरीय नेता अमृत श्रेष्ठले बताउनुभयो। विवाद बढेपछि दुवै गुटले यसअघि विभिन्न गाविसमा गाउँ सम्मेलन समेत अलग अलग गर्दै आएका थिए। समानान्तर समिति निर्माण र प्रतिनिधि चयनमा जुटेका दुवै पक्षका नेताहरू पार्टी सदस्यता नवीकरण फारम बोकेर कार्यकर्ता आफूतिर तान्ने होडबाजीमा उत्रिएका छन्। बाबुराम पक्षले क्लौटी ढंगले निश्चित गर्दै गाउँ सम्मेलन गर्दै आएको प्रचण्ड पक्षीय कार्यकर्ताको आरोप रहेको छ। जिल्लामा प्रचण्ड पक्षको अगुवाई सभासद एवं पूर्व जिल्ला संयोजक अशोक जयसवालले गर्नुभएको छ भने भट्टराई पक्षको नेतृत्व पूर्व मन्त्री प्रभु सहारस पूर्व सभासद देवेन्द्र पटेल लेखातले गर्दै आएका छन्। दरहरीमा बाबुराम पक्षीले आयोजना गर्न लागेको जिल्ला सम्मेलन आधिकारिक रहेको जिल्ला संयोजक बिन्देश्वर यादवले बताउनुभयो।

छापा मारे। विभिन्न ठाउँबाट स्थानीय पुलिसले ठूलो संख्यामा युवाहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। काश्मीरमा बुधबार हुने लोकसभा चुनावमा कुनै पनि अवरोध आउन नदिनका लागि यस्तो कदम चालिएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्। तर स्थानीय बासिन्दाले भने सामाजिक सञ्जालमा सरकार विरोधी टिप्पणी गरेकाले युवाहरूलाई पक्राउ गरेको आरोप लगाएका छन्। लोकसभा निर्वाचनको सातौं चरणको मतदान अन्तर्गत काश्मीरको एक सीटका लागि बुधबार मतदान हुँदैछ। मतदानलाई ध्यानमा राखी प्रहरी र अर्धसैनिक बल तैनात गरिएको छ भने सार्वजनिक तथा निजी सवारी साधनलाई मात्रै नभई पैदल यात्रीलाई पनि जाँच गरिएको छ। खेल समाचार। नेपाल क्रिकेट संघले प्रशिक्षक बबुद्ध दशनायकीसँग तीन महिनाका लागि सम्झौता नवीकरण गरेको छ। नेपाल 2020 विश्वकप खेलेर फर्किए लगत्तै क्यालले एक वर्षका लागि सम्झौता नवीकरण गर्ने सहमति गरेको भए पनि तत्काल प्राविधिक कारणले तीन महिनाका लागि सम्झौता नवीकरण गरिएको क्यानका महासचिव अशोक नाथ प्याकुरीले जानकारी दिनुभयो। क्यानको काम कारवाहीका बारेमा अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्ययन अनुसन्धान गरिरहेका कारण दस्तायकीसँग तत्कालै एक वर्षका लागि सम्झौता नवीकरण गर्न नसकेको प्याकुरीले बताउनुभयो। क्यानमा अनियमितता भएको आशंकामा छानबिन गर्न भन्दै अख्तियारले क्यानका केही कागज पत्र नियन्त्रणमा लिएको छ भने क्यानका पदाधिकारीसँग पनि सोधपूछ गरिरहेको छ। दशनायकीसँग एक वर्ष सम्झौता थप्ने यसअघि गरेको मौखिक सहमति अनुसार तीन महिनापछि पुनः सम्झौता नवीकरण हुनेछ। एसिसी प्रिमियर लीगमा सहभागी हुन नेपाली क्रिकेट टीम मलेसिया जानु अघि नै प्रशिक्षकलाई तीन महिनाका लागि सम्झौता नवीकरण गरिएको पत्र दिइएको हो। दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज माता तीर्थ औँसी अर्थात आमाको मुख्य नै दिन। आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशीर्वाद लिएर माता तीर्थ औँसी मनाइँदै धर्म परिवर्तनका लागि अरबौं रूपियाँ मुलुकमा भित्रिएको भन्दै राप्रपा नेपालका अध्यक्ष थापाद्वारा सभासदमा छलफल चलाउन माग। राष्ट्रिय सम्मेलन नसिकिँदै गर्दै माओवादी रौतहट दुई सिरामा विभक्त। भारत प्रशासित काश्मीरबाट 500 भन्दा बढी युवालाई पक्राउ। सामाजिक सञ्जालमा सरकार विरोधी टिप्पणी गरेकाले युवालाई पक्राउ गरेको स्थानीय बासिन्दाको आरोप। र नेपाल क्रिकेट संघद्वारा पूर्वोदय संघको सम्झौता तीन महिनाका लागि नवीकरण। हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण समाचारको साथमा।